بارے میں اللہ تبارک تعالیٰ نے فرمایا کہ میں نے تم کو تمام جہانوں کے لیے رحمت بنا کر کے بھیجا ہے. آپ پوری دنیا کے رسول ہیں, کسی مخصوص خطے کے رسول نہیں ہیں, آپ دنیا کے ہر خطے کے, پوری دنیا کے رسول ہیں. لہذا یہ ترقی کسی مخصوص خطے کے اندر نہیں ہوگی, بلکہ یہ ترقی عالمگیر ہوگی, اس لیے کہ آپ عالمگیر پیغمبر ہیں. ایک یہ, لہذا آپ کے بعد عالمگیر ترقی ہوئی. اور دوسری بات یہ سمجھ میں آتی ہے, جب کوئی چیز بہت زیادہ خوبصورت ہو جاتی ہے تو بہت جلدی مٹ جایا کرتی ہے, بہت جلدی مٹ جایا کرتی ہے. اس کی مثال میں دیتا ہوں, ایک پھول, کلی سے پھول بنتا ہے گلاب کا, آدمی دیکھ کر کے خوش ہوتا ہے, لیکن جب وہ مکمل پھول بن جاتا ہے اس کے بعد اس کا زوال شروع ہوتا ہے, مرجھا کر کے گر جاتا ہے. تو چیز جب مکمل خوبصورت ہو جاتی ہے, بہت زیادہ حسین ہو جاتی ہے, تو یہ حسین ہونا ہی اس کے مٹنے کی دلیل ہوتا ہے. یہ دنیا بہت خوبصورت ہو گئی ہے, اب اس کی خوبصورتی اشارہ کر رہی ہے کہ اس کے مٹنے کا وقت قریب آ گیا ہے. یہ چیز بھی میں نے غور و فکر کے بعد جو ہے سمجھی ہے کہ اب دنیا کا اینڈ بالکل قریب ہے, اس لیے کہ دنیا بہت خوبصورت ہو چکی ہے. اور کوئی بھی چیز اپنی خوبصورتی کے کمال تک پہنچ جائے تو کمال کے بعد زوال ہوتا ہی ہے, یہ تو ہر آدمی جانتا ہے, بچہ بچہ جانتا ہے کہ ہر کمال را زوال, ہر کمال کو زوال ضرور ہوتا ہے. قرآن حکیم پر غور کرتے ہوئے ہم جب آگے بڑھتے ہیں تو ایک اور آیت ہمارے سامنے آتی ہے, بڑی عجیب و غریب آیت ہے. کم سے کم کوئی امی ایسی بات نہیں کہہ سکتا. اللہ فرماتا ہے او کظلمات فی بحر اللجی یغشاہ موج من فوقہ موج من فوقہ سحاب ظلمات بعضها فوق بعض اذا اخرج یده لم یکد یراها ومن لم یجعل اللہ له نورا فما له من نور. اللہ تبارک تعالیٰ ارشاد فرماتا ہے, ذرا غور کرو کہ ایک گہرا دریا ہے, گہرا سمندر ہے, لجی معنی گہرا, بحر اللجی گہرا سمندر, ڈیپ سی بہت گہرا سمندر ہے. اچھا, اللہ فرماتا ہے کہ سمندر کے اوپر ایک موج ہے. کتنی عجیب بات ہے, اللہ اکبر, آج سے کچھ سالوں پہلے تک یہ بات معلوم نہیں تھی, سائنس دانوں پر یہ حقیقت مخفی تھی. ایک گہرا سمندر ہے, اس گہرے سمندر کے اوپر ایک موج ہے, موج کے اوپر ایک بادل ہے. سمندر, سمندر کے اوپر ایک موج, موج کے اوپر بادل. کہتے ہیں یہ جو موج ہے اس موج کے نیچے بھی ایک موج ہے. اللہ نے دو موجوں کا تذکرہ کیا ہے. او کظلمات فی بحر اللجی یغشا موج من فوقہ موج من فوقہ سحاب, دو موجوں کا تذکرہ کیا ہے. ترتیب کیا ہے, سمندر, سمندر کے اوپر موج سطح کے اوپر, اور موج کے اوپر بادل, اور یہ جو پہلی موج ہے اس کے نیچے ایک موج ہے. کیا بتانا چاہ رہا اللہ تبارک تعالیٰ اس آیت کریمہ میں, کہ ہوتا ایسا ہے کہ آدمی جب نیچے جاتا ہے سمندر میں تو ایک جگہ ایسی آتی ہے کہ اپنا ہاتھ اگر نکالے تو اسے نظر نہیں آتا. سائنس دانوں نے ریسرچ کیا تو پتا یہ چلا کہ ہوتا ایسا ہے کہ جو بادل ہوتا ہے سمندر کے اوپر, موج کے اوپر, پہلی موج کے اوپر جو بادل ہوتا ہے, یہ بادل سورج سے روشنی اخذ کرتا ہے, ایبزارب کرتا ہے. اچھا, اس بادل سے جو روشنی موج کے اوپر پڑتی ہے تو موج چونکہ حرکت میں رہتی ہے, لہذا موج کے اوپر جب بادل سے آنے والی روشنی پڑتی ہے تو موج کے اوپر پڑتے ہی یہ روشنی بکھر جاتی ہے, اور تھوڑی بہت روشنی اندر پہنچتی ہے دوسری موج تک. تو ایک کلومیٹر تک نیچے جائیے تو اگر آدمی اپنا ہاتھ دیکھنا چاہے تو اسے نظر آ جائے گا, دو کلومیٹر نیچے جائے تو تھوڑا تھوڑا نظر آ جائے گا, لیکن دو کلومیٹر سے نیچے گیا تین کلومیٹر تک تو اپنا ہاتھ نکالے تو اس کو نظر نہیں آئے گا. اس میں اشارہ اس بات کی طرف ہے کہ پہلی موج کے اوپر جو روشنی پڑی تھی ایک کلومیٹر تک, اس روشنی میں آدمی اپنے ہاتھ دیکھ سکتا ہے, और उस रोशनी का बचा खुचा हिस्सा जो दूसरी मौज के ऊपर पड़ा तो इस दूसरी मौज की रोशनी में भी थोड़ा हाथ नजर आता, इसलिए कि थोड़ी सी रोशनी दूसरे मौज के ऊपर पड़ी। और फिर जब और नीचे चला जाता है तो उसको उसका हाथ नजर नहीं आता, इसलिए कि अब जुल्मतों के, तारीखियों के और अंधियारियों के पर्दे हैं, जिसको कुरान हकीम ने कहा जुलुमा तुम बाजुहा फौका बाज, एक जो है तारीकी है दूसरी तारीकी के ऊपर, इस तरह जैसे पर्दा होता है, पर्दे के ऊपर पर्दा, पर्दे के ऊपर पर्दा, पर्दे के ऊपर पर्दा, इसलिए कि नीचे तारीकियों के हिजाब हैं, एक पर्दा दूसरे पर्दे के नीचे मौजूद है, इस वजह से वहां चीज नजर नहीं आती। पहले एक ही मौजों के मौज के बारे में साइंसदानों को इल्म था, बाद में उन्होंने फजा से जब समंदर का फोटो लेना चाहा तो एक फोटो निकाला उन्होंने तो एक ही मौज नजर आई, दूसरा फोटो निकाला, तीसरा फोटो निकाला, फोटो पर फोटोस निकालते गए हो, आखिर में उन्हें एक फोटो के अंदर इशारा मिला कि इस मौज के नीचे भी एक मौज है। यह पता अभी जल्द ही चंद सालों पहले मालूम हुआ है, और कुरान हकीम ने इस दूसरी मौज के ताल्लुक से आज से 1400 साल पहले खबर दे दी थी। क्या यह इस बात की तरफ इशारा नहीं है, यह किसी उम्मी का कलाम नहीं है, बल्कि यह अल्लाह तबारक तआला का कलाम है जिसने समंदर पैदा किए, दरिया पैदा किए, कायनात की हर शय पैदा की, और कायनात की हर शय की हकीकत का उसे इल्म है, इसलिए कि उसी की बनाई हुई है। अल्लाह तबारक व तआला ने बतौर खास जूलॉजी के ताल्लुक से बहुत आयतें नाजिल फरमाई हैं। अगर कोई आदमी जूलॉजी का माहिर हो और कुरान हकीम का मुताला करना शुरू कर दे तो इतनी आयतें उसे मिलेंगी कि वो हैरतजदा रह जाएगा। और ऐसे ऐसे जानवरों का तस्करा है कि उन जानवरों के आदात और खसाइल और अतवार के ऊपर गौर करेगा तो उसके ऊपर हैरतों के पहाड़ टूट पड़ेंगे। अब तो जूलॉजी काफी तरक्की कर चुकी है, उसमें अल्लाह तबारक व तआला ने चींटी के नाम से एक सूरत नाजिल फरमाई है। हजरत सुलेमान लश्कर लेकर के आ रहे हैं, चींटियों की मलिका बोल रही है चींटियों से, अरे जल्दी जल्दी अपने बिलों में घुस जाओ, कहीं ऐसा ना हो कि सुलेमान और उनका लश्कर तुम्हें कुचल ना देवे। चींटी की यह खसलत बताई गई कि चींटियों के अंदर बिल्कुल वही निजाम होता है जो इंसानों का सियासी निजाम होता है, उनका एक गाइड होता है, वो उनको गाइड करता है। और दूसरे इस उम्मत के अंदर और इस जानवरों के गरोह के अंदर अपने आप को दूसरों के शर से बचाने के लिए, दूसरों की तकलीफ से अपने आप को बचाने के लिए, महफूज रखने के लिए शुऊर मौजूद है। तभी तो उसने कहा कि जल्दी जल्दी अपने बिलों में घुस जाओ, कहीं ऐसा ना हो कि तुम्हारी जान चली जाए, सुलेमान का लश्कर तुम्हें कुचल ना देवे, सुलेमान और उनका लश्कर तुम्हारे लिए नुकसानदेह साबित ना हो जाए। कितनी अजीब बात है, अल्लाह तबारक ताला ने चींटी के नाम से पूरी की पूरी सूरत उतार दी है। इनका झूठ नहीं चलता। कहीं मैंने किसी किताब के अंदर पढ़ा, गालिबन यह किताब पहले पंजाब के अंदर प्राइमरी के निसाब में दाखिल थी, कि एक जगह एक शख्स ने शक्कर का एक टुकड़ा रख दिया, शक्कर के एक टुकड़े को महसूस करके चींटी वहां आई, उसके बाद भागी चली गई। थोड़ी देर बाद आई चंद चींटियों को लिए हुए, तो इस आदमी ने वो शक्कर का दाना वहां से उठा लिया। अब चींटी उन चींटियों के साथ आई और वहां दाना नहीं देखा तो फिर उन चींटियों के साथ वापस चली गई। इसने फिर वो शक्कर का दाना वहां रख दिया, वो चींटी फिर आई और शक्कर के दाने को देख करके फिर गई और उसके साथ कई चींटियां आने लगी, तो इस आदमी ने शक्कर का वो टुकड़ा फिर हटा लिया। वो चींटी वहां शक्कर के दाने को न पा करके फिर दूसरी मर्तबा भी चींटियों के साथ चली गई। तीसरी मर्तबा फिर इसने शक्कर का वो टुकड़ा वहां रख दिया, वो चींटी उस शक्कर के टुकड़े को महसूस करके फिर आ गई, फिर गई उनको बुला करके जब लाई तो इस आदमी ने शक्कर का टुकड़ा फिर उठा लिया। तमाम चींटियों ने मिल करके उस चींटी को कत्ल कर दिया, मार डाला। गोया इस कौम के अंदर झूठ नहीं चलता, झूठ को पसंद नहीं करते, फरेब को पसंद नहीं करते, और यह कौम किस्ब से और झूठ से सख्त नफरत करती है। مطالعے کے بعد ان کے عادات و خصائل کا پتہ یہ چلا کہ انسانوں جیسے عادات اور خصائل اور اطوار اور شعور ان کے اندر موجود ہیں. اللہ تبارک تعالیٰ نے اس کے نام سے پوری سورت اتار دی ہے. ایک اور جانور کے نام پر پوری سورت ہے, عنکبوت, مکڑی. اللہ تبارک تعالیٰ نے اس جانور کے بارے میں فرمایا, مثل الذین اتخذوا من دونی اولیاء کمثل العنکبوت اتخذت بیتا. اتخذت استعمال فرمایا مؤنث کا صیغہ, یعنی مکڑی جو مؤنث ہوتی ہے وہ گھر بناتی ہے. پہلے لوگ یہ سمجھتے تھے کہ نر گھر بناتا ہے. قرآن حکیم نے اتخذت جو مؤنث کا صیغہ ہے استعمال کر کے یہ ارشاد فرمایا, یہ بیان کیا کہ مکڑی جو مادہ ہوتی ہے وہ گھر بناتی ہے, نر جو ہے مکڑی یہ گھر نہیں بناتا. لوگ اس سے پہلے یہ سمجھتے تھے کہ نر جو ہے مکڑی وہ گھر بناتا ہے, مادہ مکڑی گھر بناتی ہے. اس لیے اللہ تبارک و تعالیٰ نے اس کے لیے اتخذت جو مؤنث کا صیغہ ہے وہ استعمال فرمایا. عنکبوت سے آگے بڑھیے تو شہد کی مکھی ہے. اللہ تبارک و تعالیٰ نے اس کے نام سے بھی پوری سورت اتار دی ہے, سورہ نحل 14ویں پارے کے اندر ہے. اللہ نے فرمایا, واوحا ربک الی النحل ان اتخذی من الجبال بیوتا ومن الشجر ومما یعرشون. یہ ایک حیرت انگیز مکھی ہے, ایک حیرت انگیز مخلوق ہے. اللہ نے فرمایا کہ ہم نے, تیرے رب نے ان کی طرف وحی کی. واوحا ربک الی النحل, شہد کی مکھی کی طرف تیرے رب نے وحی کی. کیا؟ ان اتخذی من الجبال بیوتا, کہ تو پہاڑوں میں گھر بنا. انی تخیبی, یہاں بھی مؤنث کا صیغہ. لوگ یہ سمجھتے تھے کہ نر شہد کی مکھی یہ گھر بناتی ہے, قرآن کی آیت بتا رہی نہیں, شہد کی مادہ مکھی یہ شہد کے چھتے کی حاکم ہوتی ہے, شہد کا چھتہ یہ بناتی ہے, اس کی حاکم یہ ہوتی ہے. اور دوسری بات یہ معلوم ہوئی کہ شہد کے چھتے یہ دو ہی جگہوں پر لگاتے ہیں, ایک تو پہاڑوں کے اوپر, دوسرے بلند گھروں کے اوپر. جیسے گھروں جو بلند ہوتے ہیں گھر, ان کے اوپر لگاتی ہے, پیڑوں کے اوپر, بلند جگہوں کے اوپر یہ شہد کے چھتے لگاتی ہے, اور پہاڑوں کے اوپر. کہیں آپ زمین پر یا اسی طریقے سے بہت نیچے آپ شہد کے چھتے کو بنا ہوا نہیں پائیں گے. یہ کتنی حیرت انگیز بات ہے, قرآن حکیم نے جس کو واضح کیا ہے. اور پھر اللہ نے فرمایا, ثم کل من کل الثمرات, پھر تمام پھلوں کا رس چوس. من ثمرات کہہ کر کے بتایا کہ کچھ پھل ایسے ہوتے ہیں جن کا رس یہ نہیں چوستی ہیں, من الثمرات ہے. اور ثمرات جمع لا کر کے یہ بتایا کہ ایک پھول کا رس نہیں ہوتا, لاکھوں پھولوں کا رس چوستی ہے یہ. لوگوں نے تحقیق کر کے یہ بتایا کہ 4 ملین پھولوں کا جب رس چوستی ہے تو 1 کلو گرام شہد بنتا ہے. 4 ملین پھول کتنے ہو گئے, 40 لاکھ تقریباً پھولوں کا رس چوستی ہے, اس کے بعد 1 کلو گرام خالص شہد بنتا ہے. کتنی حیرت انگیز بات ہے. اس کے لیے ان کو بہت زیادہ سفر کرنا پڑتا ہے, اور اس سفر میں وہ بہت دور چلی جاتی ہیں. اللہ نے فرمایا, بہت دور جانے کے بعد بھی اللہ تعالی نے ان کے اندر ایسی چیز رکھ دی ہے, وہی کتاب, وہی ڈی این اے, جس کے اندر یہ بات رکھی ہوئی ہے, یہ پروگرام رکھا ہوا ہے کہ کافی دور چلے جانے کے بعد بھی واپس اپنے چھتے کی طرف آنے کے لیے راستہ نہیں بھولتی ہے. اللہ نے اس راستے کا بھی تذکرہ فرمایا, ثم کل من کل ثمرات فسلک سبل ربک ذللا. سبل ربک پر غور کیجئے, چل تو اپنے رب کے راستوں پر, اللہ اوپر, اپنے رب کے راستوں پر. گویا کہ رب نے اس کے اندر یہ چیز رکھ دی ہے کہ اگر وہ 500 میل کا سفر کر کے آگے نکل جائے تو اپنے چھتے تک آنے میں کوئی چیز اس کا روک نہیں بن سکتی, مانے نہیں بن سکتی, وہ اپنے چھتے تک پہنچ جائے گی. بتائیے اس کو یہ کیسے معلوم ہوا؟ اللہ تبارک و تعالیٰ نے اس کے اندر کتاب رکھ دی ہے, کتاب ڈی این اے رکھ دیا ہے. ڈی این اے جو ہے خود بھی نہیں کمپیوٹر ہے, یہ کمپیوٹر اس کو کنٹرول کرتا ہے اور یہ راستہ بھولتی نہیں, کمپیوٹر اس کو برابر اپنے مقام کے اوپر پہنچا دیتا ہے, اپنے چھتے تک پہنچا دیتا ہے. اسی وجہ سے اللہ تبارک تعالیٰ نے ثم کل من کل الثمرات فسلک سبل ربک, چل اپنے رب کے راستوں پر. یہ اپنے رب کا راستہ بڑا عجیب و غریب ہے. اور اس کے بعد ایک اور عجیب بات فرمائی گئی اس مخلوق کے بارے میں, یخرج من بطونها شراب مختلف الوان. اس سے جو شہد نکلتا ہے وہ مختلف رنگ کا ہوتا ہے, سفید بھی ہوتا ہے, کالا بھی ہوتا ہے, لال بھی ہوتا ہے, اس کے مختلف رنگ ہوتے ہیں. اور ایک بات تو انتہائی عجیب کہی گئی, یخرج من بطونها شراب, اس کے پیٹوں سے نکلتا ہے یہ شہد. पेटों से निकलने का क्या मतलब है? अल्लाह तबारक तआला ये बताता है कि फूलों से जो रस चूस करके ये शहद की मक्खी लाती है बेनी, वो फूलों का रस नहीं देती बल्कि उन फूलों के रस को अपने पेट में ले जाती है। पेट ये पूरा जहरीला जानवर है, ये जहरीली मखलूक है और फूल के रस को ये अपने पेट में ले जाती है और है जहरीली। अब ये फूल का रस उस जहर के अंदर आमेज होता है, मिलता है, अब उसके बाद एक कीमियावी तामुल के बाद वो उगलती है तो शहद बनता है। अल्लाह फरमाता है ये जैसे चूस करके लाई है वैसे ही नहीं तुमको वापस करती है, अगर वैसे वापस कर दे तो तुम्हें कोई फायदा नहीं पहुंचेगा, वो शहद नहीं बनेगा। इसको अपने पेट में ले जाती है, उसका पेट एक कीमियावी लैब है, उस लेबोरेटरी के अंदर मुख्तलिफ कीमियावी तामुल के बाद यह शहद बनता है और यह शहद फिर तुम्हारे लिए शिफा बनता है। फी शिफाउल लिन्नास, मैंने कभी कहा था कि अल्लाह तबारक व तआला ने यहां फरमाया फी शिफाउल लिन्नास, इसमें तमाम लोगों के लिए शिफा है। अगर मेडिकल साइंस उसके ऊपर गौर करे तो उसे पता चलेगा कि एड्स का भी इलाज इसके अंदर मौजूद है, इसलिए कि अल्लाह तबारक व तआला ने फरमाया तमाम इंसानों के लिए शिफा है। अगर मेडिकल साइंस इस पॉइंट के ऊपर गौर करे तो यह हकीकत उसके ऊपर आश्कार हो जाए कि कहीं ना कहीं शहद के अंदर अल्लाह तबारक व तआला ने एड्स के लिए भी शिफा रखा है। इसलिए कि कोई भी बीमारी हो, अल्लाह तबारक व तआला ने जो भी बीमारी नाजिल फरमाई है, दा नाजिल फरमाया तो दवा भी नाजिल फरमाई है, ऐसा नहीं है कि बीमारी नाजिल फरमा दी उसके लिए दवा नहीं है। और जब फी शिफाउल लिन्नास कह दिया तो मेडिकल साइंस को जरा इसके ऊपर तहकीक करने की जरूरत है। अल्लाह तबारक व तआला ने जरूर इसके अंदर एड्स के इलाज को भी मुजमर रखा होगा, इसलिए कि फी शिफाउल लिन्नास कहा गया। यह एक हैरत अंगेज मखलूक है जिसको शहद की मक्खी कहा जाता है। हुदहुद एक अजीबो गरीब मखलूक है, एक अजीबो गरीब परिंदा है। हजरत सुलेमान अली सलाम के तस्करे में सूरह नमल के अंदर इसका तस्करा है। जानते हैं ये जब वहां गया है शहर सबा में तो क्या क्या इसने नोट किया है मालूम है? कभी गौर किया आपने? एक तो वहां के दीनी हालात को नोट किया है, नुक्ता मलूज रहे, दीनी हालात क्या है, हालात क्या है? यसजुदून लिश्शम्स मिन दूनिल्लाह, अल्लाह को छोड़ करके ये लोग सूरत को सजदा करते हैं, ये दीनी हालत है, नोट किया हुदहुद ने। सियासी हालात नोट किए, क्या वो उतियत मिन कुल शय, अरे उसके पास तो हर चीज मौजूद है, हथियार मौजूद है, फौज मौजूद है, ताकत मौजूद है, कुव्वत मौजूद है। तो सियासी हालात को नोट किया, दीनी हालात को नोट किया और तीसरे शहर का रकबा नोट किया उसने, शहर कितना बड़ा है, मुल्क कितना बड़ा है। कहा वलहा अर्शुल अजीम, अरे इस मलका का तख्त बड़ा अजीम है और जिसका तख्त बड़ा अजीम हो, तख्त का अजीम होना, तख्त का बड़ा होना दर हकीकत मुल्क के रकबे की अजमत पर दलालत करता है कि मुल्क का रकबा भी बड़ा होगा, इसलिए कि तख्त अजीम है। सियासी हालात नोट किए इसने, दीनी हालात नोट किए, मुल्क का रकबा नोट किया। दुनिया का कोई भी सफीर अगर पहुंच जाए किसी मुल्क के अंदर सफारत की गरज से एम्बेसडर बनके, तो इतनी बारीकी के साथ हालात को नोट नहीं कर सकता जितना कि हुदूद ने नोट किया है। अल्लाह तबारक ने बयान फरमाया कि कासिद और एम्बेसडर बनाओ तो ये तमाम खसूसियात उसके अंदर होना चाहिए, बहुत ही ब्रिलियंट, बहुत ही टैलेंटेड होना चाहिए। क्या किताब है, सुभान अल्लाह, क्या बातें कही अल्लाह तबारक व तआला ने। पूरे सियासी नज्म को, नस्क को आप मुरतब कर सकते हैं हजरत सुलेमान अलैहि सलाम के वाकये से। एक बड़ी अजीब बात फरमाएगी, हजरत सुलेमान अलैहि सलाम ने जिसको गायब पाया तो दो बातें उसके ताल्लुक से कही, अच्छा बगैर बताए वो चला गया और उसके लिए तफक्कुत का लफ्ज है, एक छोटा जानवर है उसको तलाश करने की क्या जरूरत। बताया गया कि अजीम हुक्मरान वही होता है जो बड़ी बड़ी चीजों पर निगाह रखने के साथ साथ छोटी छोटी चीजों पर भी निगाह रखे, इसलिए कि छोटी छोटी चीजें भी कभी मुल्क के फसाद का बाइस बन जाती है, मुल्क को तबाह करने का बाइस बन जाती है। छोटी छोटी चीजों पर भी निगाह रखे, अगर चहुदूद छोटी चीज था हजरत सुलेमान इस्लाम की निगाह उसके ऊपर भी। कहा बगैर बताए निकल गया है, लवादिबन आदाबन शदीदन औलाद बहन। यहां दो तरीके की सजाओं का तस्करा है, एक है ताजीब और एक है सजाए मौत। एक है ताजीब लो आदमी बन लो और एक है वलाद बहन लो, जबा कर दूंगा सजाए मौत। इसका मतलब यह है कि जुर्म अगर छोटा हो तो सजा दी जाए और अगर जुर्म बहुत बड़ा हो तो फिर मौत, सजाए मौत है। क्या बात है, अल्लाह अकबर। जुर्म छोटा है तो सजा दी जाए, जेल की या और कोई सजा तजवीज की जाए, और अगर सजा बड़ी है, नाकाबिले मुआफी है, तो اولاد بہن لہو اسے ذبح کر دیا جائے سزائے موت دی جائے اور یہ بھی کہا گیا اولا یاتین بھی سلطان مبین مجرم کو اپنے جرم کے لیے ملزم کو اپنے اوپر لگائے گئے الزام کی طرف سے مکمل مدافعت کی اجازت دی جائے تب فرد جرم عائد کیا جائے بولنے کا موقع دیا جائے ایسے ہی نہیں کہ کسی نے الزام لگا دیا تو اس کو گرفتار کر کے جیل کے اندر ڈال دیا جائے یا اسے سزا دی جائے یا اس کو قتل کر دیا جائے پھانسی دے دی جائے بلکہ اس کی مکمل تحقیق کی جائے فرد جرم عائد کرنے سے پہلے اس کو بولنے کا موقع دیا جائے صفائی کا موقع دیا جائے اولا یاتی نبی سلطان مبین سے بالکل واضح ہے یہ عجیب و غریب پرندہ ہے ہدہد کتے کے بارے میں اللہ تبارک تعالیٰ نے ارشاد فرمایا کہ کتا ایسا جانور ہے اس کو سدھارو تو بہت کام کا ہے معلم کتا جسے بولتے ہیں سورہ مائدہ کے اندر اس کا تذکرہ ہے اس کو سدھاؤ تو بڑے کام کا ہے گویا کی ٹریننگ کی طرف بھی اشارہ ہے کہ کتے کو کیسے ٹرین کیا جاتا ہے اس کو بھی سیکھو کیسی ٹریننگ دی جائے کہ گھر کی حفاظت کیسے ہو بلڈنگ کی حفاظت کیسے ہو مال کی حفاظت کیسی ہو اور اسی طریقے سے یہ بھی سکھاؤ ٹرین کرو کہ کس طریقے سے شکار کو پکڑے اور معلم کتا وہی ہوتا ہے کہ بسم اللہ کہہ کر کے اسے شکار کے اوپر چھوڑا جائے شکار کے قریب پہنچ جائے اور اگر یہ کہہ دے کہ واپس آ جائے تو شکار کو چھوڑ کر کے واپس آ جائے تو کتا معلم ہوتا ہے اور اللہ تبارک تعالیٰ نے علم کی لاج کتنی رکھی ہے اس لیے کہ وہ عالم الغیب و شہادہ ہے علیم ہے علم کی لاج دیکھیے کہ نجس جانور ہے لیکن بسم اللہ کر کے اگر چھوڑا گیا شکار کے اوپر اگر یہ شکار کو پکڑ لے شکار مر جائے تو بغیر ذبح کیے ہوئے اس کا گوشت حلال ہے اگر آپ وہاں پہنچے اور اسے مرا ہوا پایا شکار کو آپ نے تو اس کا گوشت حلال ہے علم کی وجہ سے عام کتا اگر مار دے کسی کو کسی جانور کو تو جانور کا کھانا حرام ہے لیکن کتا چونکہ علم والا ہے بسم اللہ کہہ کر کے چھوڑا گیا اللہ نے اس کے علم کی لاج رکھی ہے کہ اگر یہ شکار کو مار ڈالے تو چونکہ بسم اللہ پڑھ کر کے چھوڑا گیا اگر شکار مر گیا تو اس کا گوشت حلال ہے بغیر ذبح کیے ہوئے جس سے علم کا مقام ظاہر ہوتا ہے علم کی عظمت ظاہر ہوتی ہے قرآن حکیم پر غور کیا جائے تو ایک اور علم ملتا ہے ہارڈ ویئر کا علم ہارڈ ویئر کا علم اور اللہ تبارک و تعالیٰ نے ہارڈ ویئر کے کاروبار کی طرف اشارہ فرمایا کہ اس میں کوئی دھندا اگر ہارڈ ویئر کا کوئی کرے تو نقصانات صفر کے درجے میں ہیں منافع ہی منافع ہیں دو باتیں اللہ تبارک و تعالیٰ نے اس تعلق سے ارشاد فرمائی ایک تو لوہے کے نام سے پوری سورت نازل فرما دی وانزل الحدید فرمایا سورہ حدید سورہ کا نام رکھا اور اس کے بارے میں فرمایا وانزل الحدید فی باس شدید و منافع للناس اس میٹیریل کے لیے انزلنا کا لفظ استعمال ہوا ہے اور میں نے بتایا تھا کہ انزلنا کا مطلب ہوتا ہے کسی چیز کو یک بارگی اتار دیا جائے اس کا مطلب یہ ہے کہ یہ زمین کا نہیں ہے میٹیریل بلکہ یہ آسمان کا میٹیریل ہے آسمان سے آیا ہے اور اللہ تبارک و تعالی نے ڈائریکٹ اس کو زمین کے اندر رکھ دیا ہے ڈائریکٹ زمین کے اندر رکھ دیا ہے یہ لفظ انزلنا بتا رہا ہے اور یہ ایک ایسی چیز ہے یہ باسن شدید بڑی قوت ہے اس کے اندر وہ منافع للناس اس کے اندر لوگوں کے لیے منافع ہارڈ ویئر کا دھندا انشاءاللہ کامیاب رہے گا اگر کوئی کھول لے تو منفعت ہی منفعت ہے معمولی ایک بھنگار والا اسکریپ ڈیلر جو چھوٹے چھوٹے ٹکڑے ٹھیلے کے اوپر اٹھاتا ہے میں تو کہتا ہوں کہ بہت ہی اچھا کماتا ہے اور بہت کامیاب ہے اس دھندے کے اندر میں نے دیکھا ہے کہ اسکریپ ڈیلر کبھی نقصان میں نہیں رہتا ہمیشہ کامیاب رہتا ہے جبکہ وہ چھوٹے چھوٹے لوہے کے ٹکڑے وغیرہ بٹورتا رہتا ہے اس کے بعد بیچتا ہے گاڑی بھر کر کے بیچ دیتا ہے اور کافی پروفٹ اس کو حاصل ہو جاتا ہے تو ہارڈ ویئر کے دھندے کی طرف اللہ تبارک و تعالیٰ نے اشارہ فرمایا اس کے اندر منفعت بہت ہے لوہے کے اندر منفعت بہت ہے ایک علم کا اور تذکرہ ہے قرآن حکیم علم المزیع ریڈیو کا علم ریڈیو کا علم حضرت موسیٰ علیہ السلام کو اللہ تبارک تعالیٰ نے جب کوہ طور پر بلایا کہا فخلان علیک انک بالوادی المقدس طوا اپنے نعلین اتار دو اپنی جوتیاں اتار دو اس کے بعد آگے بڑھو اس لیے کہ تم وادی مقدس طوا کے اندر ہو جب آگے بڑھے دیکھا کہ ایک درخت کے کنارے کنارے ایک آگ گھوم رہی ہے گردش کر رہی ہے ایک آگ روشن ہے گھبرا گئے اسی آگ میں سے آواز آ رہی ہے سوال یہ ہے کہ آگ میں سے جو آواز آ رہی ہے وہ آواز کس کی ہے اللہ تبارک تعالیٰ کی ہے لیکن ہے کہاں ہو آگ میں نہیں ہو آگ میں نہیں ہو تو عرش پر مستوی ہے عرش پر مستوی लेकिन आवाज आप में से आ रही है। इल्मुल मिज़्याक रेडियो का इल्म कुरान हकीम में मौजूद है कि कहीं है बोलने वाला और उसकी आवाज कहीं किसी चीज के अंदर सुनाई दे रही है, आग में से उसकी आवाज आ रही है। बोलने वाला कहीं बोलता है, रेडियो जो एक आला है सामने रखा रहता है उसमें से आवाज आती है। इल्मुल मिज़्याक का इल्म मौजूद है, इल्म तिल्फाज का भी, टेलीविजन का भी इल्म कुरान हकीम में मौजूद है, हदीस से भी साबित है और कुरान से भी साबित है। अल्लाह तबारक तआला ने इरशाद फरमाया कि जन्नती जन्नत में चले जाएंगे, जहन्नमी जहन्नम में चले जाएंगे। तो जन्नती जहन्नमियों से पूछेंगे जहन्नम कहां है, जन्नत कहां है, हजारों मीलों का फासला है, लेकिन अल्लाह तबारक व तआला दरमियान से हिजाब उठा देगा। जन्नती जहन्नमियों को देखेंगे, जहन्नमी जन्नतियों को देखेंगे। और यह तस्करा आठवें पारे में भी है, वनादा अस्हाबुन नार अस्हाबल जन्नति अन अफीजु अलैना मिनल मा कालू इन्नल्लाह हर्रमहुम अलल काफिरीन। जल रहे होंगे आग के अंदर बेचारे, हलक सूखा हुआ होगा प्यास से। अब जब जन्नतियों को देखेंगे, आहा पानी पी रहे हैं ठंडा, दूध पी रहे हो, शराब पी रहे हैं जन्नत की, नेमतें खा रहे हैं जन्नत की, अल्लाह तबारक व ताला ऐसा कर देगा कि जन्नती जहन्नमियों को देखेंगे, जहन्नमी जन्नतियों को देखेंगे और एक दूसरे की चीजें भी देखेंगे। अब जब ये जहन्नमी देखेंगे पानी को तो पुकारेंगे, वनादा अस्हाबुन नार अस्हाबल जन्ना, अस्हाबे नार जहन्नमी अस्हाबुल जन्ना को पुकारेंगे, क्या बोलेंगे, अनफीजु अलैना मिनल मा, थोड़ा सा पानी दे दो, बहुत प्यास लगी है, अल्लाह बहुत प्यास लगी है, हम चल रहे हैं, थोड़ा पानी दे दो, पानी दे दो। कालू तो जन्नती बोलेंगे इन्नल्लाह हर्रमहुम अलल काफिरीन, अल्लाह ने काफिरों के ऊपर ये सब नेमतें हराम कर दी हैं, पानी नहीं मिलेगा तुम्हें। क्या है ये, जन्नत किधर है जहन्नम किधर है, लेकिन एक दूसरे को देख रहे हो, दरमियान से हिजाबात उठा दिए गए। और यही चीज सूरह मुद्दसिर में भी मौजूद है कि जन्नती सवाल करेंगे जहन्नमियों से, मासअलकुम फी सकर, तुम जहन्नम में कैसे आ गए, कहेंगे कालू लम नकुम मिनल मुसल्लीन। क्या ये इल्म तिल्फाज की तरफ इशारा नहीं है टेलीविजन का? और अगर और वाजे तौर पर समझना चाहते हो तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की वो हदीस निगाह में रखो जो बुखारी शरीफ में मौजूद है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम कुसूफ की नमाज पढ़ा रहे हैं, सूरज ग्रहण की नमाज पढ़ा रहे हैं, दिन का आलम है, और आप घबरा करके पीछे हटे और उसके बाद आप किसी चीज को लेने के लिए लपके। जब नमाज खत्म हुई तो सहाबे किराम ने पूछा कि अल्लाह के रसूल आज आपने नमाज में खिलाफ मामूल हरकतें फरमाई है, इसका क्या मतलब है? कहा कि मेरे सामने जहन्नम को इसी दीवार के ऊपर पेश किया गया था, मैंने जहन्नम के हवलनाकी देखी तो मैं भागा, आपकी लपटें देख करके पीछे की तरफ मैं बढ़ गया, और मैंने देखा कि जन्नत को इसी दीवार के ऊपर दिखाया गया, मैंने देखा कि उसकी बाउंड्री से उसकी दीवार से फलों के गुच्छे लटक रहे, मैंने चाहा कि खजूर के उन जो है फलों के उस गुच्छे को ले लूं, अगर वो गुच्छा मेरे हाथ लग जाता तो कयामत तक तुम खाते रहते तो खत्म नहीं होता, इसलिए कि वो चीज अबदी है, अबदी चीज हाथ लग जाए तो अबद तक रहती हो, खत्म नहीं होती। तो इसी दीवार के ऊपर जन्नत को भी दिखाया गया, इसी दीवार के ऊपर जहन्नम को भी दिखाया गया। ये क्या है, ये दीवार एक स्क्रीन है, स्क्रीन के ऊपर जन्नत को दिखाया जा रहा है, जहन्नम को दिखाया जा रहा है। अल्लाह तबारक व तआला का एक मखसूस प्रोजेक्टर है, उस प्रोजेक्टर से जन्नत की नेमतें, जन्नत को दीवार के ऊपर फोकस्ड कर दिया गया, जहन्नम को फोकस्ड कर दिया गया। और इसका इजमाल कुरान हकीम में मौजूद है, जिसकी तफसीली हदीस पाक है। इल्म तिल्फाज का भी इल्म कुरान हकीम में मौजूद है। एक इल्म और भी है, इल्मुल आदाद, आदाद का इल्म, एक दो तीन चार पांच छह, ये जो गिनतियों का इल्म है। सूरह सात के अंदर दो आदमी आते हैं दीवार फांक करके, मेहराब फांक करके हजरत दाऊद के पास, हजरत दाऊद घबरा जाते हैं, कहे घबराइए नहीं, असल में हम दोनों भाई हैं, इन हादा अखी लहू तिसऊं व तिसऊं नाजा, तिसऊं व तिसऊं निन्यानवे, निन्यानवे की गिनती, लहू तिसऊं व तिसऊं नाजा, इसके पास निन्यानवे दुम्बियां हैं, और वो लिया नाजा तुम वाहिदा, मेरे पास एक ही दुम्बी है, देखिए एक निन्यानवे एक वाहिदा, और सानियस नईन इजमा बिलगार दो, वयकूलू ने सलासा तुर राबे हूं कल बहुम तीन सलासा अरबा अरबात अशहर व अशरा चार, वयकूलू ने खमसा तुम सादिस हूं कल बहुम पांच, इसी तरीके से सादिसा सादिस हूं इसी तरीके से सबा लयालिम व समानियत अय्याम, सात रात और आठ दिन, सात का आदत आठ का आदत, तिसात और आतिन नौ का आदत, तिसा माने नौ, तिल का अशरा तुन का मेला, अशरा माने दस, अहद अशरा कौकबा ग्यारह सितारे, इसना अशरा शहरन बारह महीने, आगे तक चलते चले जाइए, इशरून इन्यकुम मिनकुम इशरून यगलिबू मियतैन, अगर बीस हूं तो दो सौ पर गालिब, इशरून का लफ्ज, उसके बाद सलासून का लफ्ज, तिसातुन व तिसऊन का अदद, आगे बढ़िए तो अल्लाह तबारक तआला फरमाता है कि अगर ये लोग सौ हूं, मैं हूं तो अल्फ के ऊपर, तो मैं का लफ्ज आया जो सौ के लिए, अल्फ का लफ्ज जो हजार के लिए, हजार से आगे बढ़िए तो एक लाख है, अल्लाह तबारक तआला सूरह सफात में फरमाता है कि हमने यूनुस को एक लाख आदमियों की तरफ भेजा, वो बस्ती जिसकी तरफ हजरत यूनुस को भेजा गया उसमें एक लाख अफराद रहते थे, वह अरसल्लाह इला मियत अल्फ, मियत अल्फ मैं माने सौ, अल्फ माने हजार, सौ हजार एक लाख, वह अरसल्लाह इला मियत अल्फ यज़ीदून, एक लाख या उससे ज्यादा आदमियों की तरफ भेजा गया, आगे बढ़िए एक लाख से आगे पांच हजार का लफ्ज भी आता है, खमसो तो आलाफ हजार के लिए अगर ले लीजिए, सलासो तो आलाफ तीन हजार, इसका भी तस्करा आया है, तीन हजार सलासत आलाफ, खमसा खमसत आलाफ पांच हजार, यहां आया एक लाख, पचास हजार का भी तस्करा है, खमसीन अल्फ सना पचास हजार साल, अल्लाहु अकबर, ये इल्मुल आदात है जिनका इल्म कुरान हकीम में मौजूद है, इसी तरीके से इल्मुल असहाम हिस्सों का इल्म, जैसे लड़की को कितना मिलना, मां को कितना मिलना, बेटे को कितना मिलना, मां को कितना मिलना, बीवी को कितना मिलना वगैरह, तो उसके लिए क्या लफ्ज आता है, सुलुस एक बटे तीन, ये अलजबरा है, एक बटे तीन सुदुस, एक बटे छ सुमुन, एक बटे आठ रुबू, एक बटे चार खुमुस, फाइनली ले खुमुस हूं एक बटे पांच, ये अलजबरा इल्मुल असहाम भी कुरान हकीम में मौजूद है, अल्लाहु अकबर, गौर फिक्र करने के बाद हम यहां तक पहुंचे कि अल्लाह तबारक व तआला ने हर इल्म कुरान हकीम के अंदर रख दिया है। सूरह नूर की एक आयत और निगाह में रख लें, बड़ी अजीब आयत है, अल्लाह ने फरमाया वह युनज़िलु मिनस समाइ मिन जिबालिन फीहा मिन बरदिन, के अल्लाह आसमान से पानी नाजिल करता है और पहाड़ है वहां, अरे फजा में पहाड़ बोले तो फजा में पहाड़ का क्या मतलब है, जब वो सैटेलाइट से साइंसदानों ने देखा तो उन्हें एक अजीब मंजर नजर आया, क्या मंजर नजर आया, उन्होंने ये देखा कि बादल जो बनते हैं, बादलों की हाइट, उनका तूल तकरीबन 4.7 माइल्स, साढ़े चार चार मील लंबे होते हैं, अरे अल्लाह कितनी हैरत की बात है, साढ़े चार चार मील हाइट में पहाड़ों की तरह, जैसे पहाड़ होते हैं इतने तवील, ऐसे ही साढ़े चार चार माइल ऊंचे हाइट में ये बादल होते हैं, इस वजह से अल्लाह तबारक ताला ने उन्हें पहाड़ से ताबीर फरमाया, नहीं पहाड़ हैं फजाओं के अंदर बादलों की शक्ल में, बादल पहाड़, इन तमाम चीजों का तस्करा अल्लाह तबारक ताला ने कुरान, अल्लाह ने कुरान हकीम में इल्मुल हिसाब का भी तस्करा फरमाया है, इरशाद फरमाया गया हुवल्लज़ी जअला अश-शम्सा ज़ियाअन वल क़मरा नूरन व क़द्दरहु मनाज़िल लित'लमु अदद अस-सिनीन वल हिसाब, वही जात है जिसने सूरज को जिया बनाया। इस आयत करीमा में एक बात इंतहाई काबिले गौर है कि सूरज के लिए जिया का लफ्ज लाया गया है जो ज़ौ की जमा है, तहकीक करने के बाद यह मालूम हुआ है कि सूरज की रोशनी सात रंगों की है, उसे मंशूर में दाखिल करने के बाद मालूम कर लिया जाता है, इसी वजह से अल्लाह तबारक व तआला ने सूरज के लिए जिया का लफ्ज इस्तेमाल फरमाया है जो ज़ौ की जमा है, जो सूरज की कई रोशनियों की तरफ इशारा करती है, और साइंसदानों ने कहा کہ منشور سے جب سورج کی روشنی کو گزارا جاتا ہے, پرزم سے گزارا جاتا ہے, تو سورج کی اس روشنی کے سات رنگ بنتے ہیں. اور آگے فرمایا گیا وَقَدَّرَهُ مَنَازِلَ لِتَعْلَمُ عَدَدَ السِّنِينَ وَالْحِسَابَ, اور سورج کی وَالْقَمَرَ نُورًا وَقَدَّرَهُ مَنَازِلَ, اللہ تبارک و تعالی نے سورج کو ضیا بنایا اور چاند کو نور بنایا. ایک بات اور یہ معلوم ہوئی کہ سورج کی روشنی ذاتی ہے اور چاند کی روشنی قمر کی روشنی سورج کی روشنی سے مستفاد ہے. اس کے بعد اللہ نے فرمایا وَقَدَّرَهُ مَنَازِلَ لِتَعْلَمُ عَدَدَ السِّنِينَ وَالْحِسَابَ, اللہ نے چاند کی منزلیں مقرر کی ہیں تاکہ تم سالوں کا عدد اور حساب جان لو. یہ آیت کریمہ بتاتی ہے کہ اللہ تبارک و تعالی نے علم الحساب کا بھی تذکرہ قرآن حکیم میں فرمایا ہے. امبریولوجی کے تعلق سے جس کو ہم علم الجنین کہتے ہیں, اس کا تذکرہ بھی اللہ تبارک و تعالی نے 18ویں پارے سورہ مومنون کے اندر فرمایا ہے. ارشاد فرمایا ثم خلقنا النطفة علقة فخلقنا العلقة مزغة فخلقنا المزغة عظاما فكسونا العظام لحما ثم انشأناه خلقا آخر فتبارك الله احسن الخالقين. کہ نطفہ علقہ بنتا ہے, علقہ جمع ہوا خون بن جاتا ہے, گوشت کا لوتھڑا بن جاتا ہے, اور گوشت کا لوتھڑا ہڈی بن جاتا ہے, اور ہڈی کے اوپر ہم گوشت چڑھا دیتے ہیں, اور جب انسان پورا بن جاتا ہے تو اس کے اندر روح پھونک دیتے ہیں. یہاں اللہ تبارک و تعالی نے تخلیق انسانی کے ساتھ مدارج کا تذکرہ فرمایا ہے. پہلا درجہ, پہلا مرحلہ تخلیق انسانی کا نطفہ ہے. یہ نطفہ بدل دیا جاتا ہے علقہ میں. اللہ تعالی نے یہاں لفظ علق استعمال فرمایا ہے, اور علقہ کو اردو میں جوک کہتے ہیں, جس کو انگلش میں لیچ کہتے ہیں. کہتے ہیں کہ اس مرحلے میں, علقہ کے مرحلے میں, بالکل اس کی کیفیت لیچ جیسی ہوتی ہے, جوک جیسی ہوتی ہے, اور یہ رحم کی دیوار سے بالکل چپکا ہوا ہوتا ہے, اس لیے کہ علق کا ایک مطلب چپکنا بھی ہوتا ہے. تو ایک تو علقہ سے اللہ تبارک تعالیٰ نے یہ بتایا کہ اس کی شکل لیچ جیسی ہے, جوک جیسی ہے, اور دوسرے علقہ کا مطلب ہوتا ہے چمٹنا, یہ رحم کی دیوار سے چپکا ہوا ہے. یہ چسپیدگی رحم کی دیوار پر کس لیے ہے؟ تاکہ ایبارشن نہ ہو. ایبارشن سے بچانے کے لیے اللہ تبارک و تعالی نے اسے رحم کی دیوار سے چپکا دیا ہے, اس وجہ سے اس کو الگ کہتے ہیں. اور جو کچھ آج امبریولوجی کے نام سے جانا جاتا ہے, علم الجنین کے نام پر جو کچھ معلومات آج میڈیکل سائنس کے پاس ہے, اس کی پوری کی پوری بنیاد یہی آیت ہے. اس سے زیادہ میڈیکل سائنس کے پاس علم الجنین کے تعلق سے کوئی معلومات نہیں ہے. اللہ تبارک و تعالی نے امبریولوجی اور علم الجنین کی بنیاد کو اس آیت کریمہ میں بتا دیا ہے. ایک اور علم کا تذکرہ اللہ تبارک تعالیٰ نے اپنی اس کتاب عظیم کے اندر کیا ہے, وہ ہے علم تعمیر, آرکیٹیکچر کا علم. اللہ تعالیٰ نے تذکرہ فرمایا کہ ایک پیغمبر کی قوم ایسی تھی جو پہاڑوں سے گھروں کو تراش لیتی تھی. وَكَانُوا يَنْحِتُونَ مِنَ الْجِبَالِ بُيُوتًا, یہ پہاڑوں سے گھروں کو تراشتے تھے. یہ آرکیٹیکچر کا ایک اعلی نمونہ ہے جسے قرآن حکیم میں ذکر کیا گیا ہے. اسی طرح آپ 15ویں پارہ سورہ کہف پڑھیں گے تو اس میں ایک شخصیت, ایک ہستی ذوالقرنین کا تذکرہ کیا گیا ہے. ذوالقرنین اپنے ایک سفر میں ایسی جگہ پر پہنچے جہاں کے لوگوں نے یہ شکایت کی کہ یہ جو درہ ہے اس درے سے یاجوج ماجوج ہمارے اوپر حملہ آور ہوتے ہیں اور لوٹ مار کرتے ہیں, زمین میں فساد کرتے ہیں, تو ہم سے جتنی دولت آپ چاہیں لے لیں لیکن یہ درہ بند کروا دیجئے. تو ذوالقرنین نے یہ کہا کہ اللہ تعالیٰ کا دیا ہوا میرے پاس مال بہت کچھ ہے, مجھے مال کی ضرورت نہیں ہے, مجھے مین پاور کی ضرورت ہے, تم لوگ آدمی دو. آدمی جب اکٹھا کیے گئے تو حضرت ذوالقرنین نے یہ فرمایا, آتونی زبر الحدید, لوہے کے بڑے بڑے مضبوط موٹے ٹکڑے لاؤ, اور پھر درے کے پاس وہ لوہے کے بڑے بڑے ٹکڑے, لوہے کی بڑی بڑی چادریں تہ بتا رکھ دی گئیں, اور ان دو چادروں کے درمیان, ہر دو چادروں کے درمیان کچھ میٹیریل رکھ دیے گئے تانبے کے, اور اس کے بعد بھٹیوں سے اس کو ہوا پہنچائی گئی, اور آگ جب بہت زیادہ گرم ہو گئی, روشن ہو گئی, تو یہ لوہے کی تمام چادریں آپس میں مل گئی, اور یہ دیوار پوری کی پوری اتنی چکنی ہو گئی کہ اللہ تبارک تعالیٰ نے فرمایا, ایک تو بہت زیادہ مضبوط اور دوسری چکنی اتنی ہو گئی, فَمَسْتَعُوا اَيَّذْهَرُوهُ وَمَسْتَطَعُوا لَهُ نَقْبَا, مضبوطی کی طرف اشارہ کر دیا گیا کہ اس کے اندر کوئی نقب نہیں لگا سکتا, اتنی مضبوط دیوار ہے اور اتنی چکنی ہے کہ اس کے اوپر کوئی چڑھ کر اس پار نہیں جا سکتا. فَمَسْتَعُوا اَيَّذْهَرُوهُ, کوئی چڑھ بھی نہیں سکتا, یہ تو اس کے سلیپری ہونے کا تذکرہ کیا گیا, اتنی پھسلن والی ہے کہ کوئی اس پر چڑھ کر اس پار نہیں جا سکتا, اور اتنی مضبوط ہے کہ اس کے اندر کوئی نقب نہیں لگا سکتا, سوراخ نہیں کر سکتا. تو یہ علم تعمیر کا ایک اعلی نمونہ ہے جس کو قرآن حکیم میں ذوالقرنین کے تذکرے میں بیان کیا گیا ہے. اسی طریقے سے حضرت سلیمان علیہ السلام کے محل کے بارے میں اللہ نے جو الفاظ استعمال فرمائے ہیں قرآن حکیم میں وہ یوں ہیں, سرہم ممرد من قواریر, شیش محل, شیشے کے محل تھے, یہاں تک کہ جب ملکہ سبا اس محل میں داخل ہونے لگی تو اسے ایسا لگا جیسے زمین میں پانی بہ رہا ہو اور اس نے اپنے پائچے اوپر چڑھا لیے. اس طریقے سے حضرت سلیمان علیہ السلام نے اپنے محل کو شیشوں سے بنوایا تھا. یہ بھی طرز تعمیر اور علم تعمیر اور آرکیٹیکچر کے فن کا ایک اعلی نمونہ ہے جو سلیمان علیہ السلام کے تذکرے میں بیان کیا گیا. اللہ تبارک و تعالی نے ایک اور بڑی عجیب و غریب بات سورہ علق کے اندر ارشاد فرمائی ہے, وہ ابو جہل کے بارے میں ہے. ناصیت کاذبت خاطیہ, پیشانی کی یہاں دو صفتیں آئی ہیں, ایک تو خطاکار پیشانی, دوسرے جھوٹی پیشانی. محققین نے یہ بتایا ہے, ریسرچ کرنے والوں نے, جس میں انسانی کے اوپر جو ریسرچ کرتے ہیں, انہوں نے یہ بتایا ہے کہ ناسیہ جو پیشانی ہے اس کے عین پیچھے ایک قوت ہے جس کو فور برین بولتے ہیں, ایک چیز ہے جس کو فور برین بولتے ہیں. فور برین یہ تمام پیچیدہ عملوں کی تدبیر کرتا ہے, انیشیٹ بھی کرتا ہے اور انسینٹیو بھی ہے, یہ اکساتا بھی ہے اور اقدامی عمل بھی یہ کرتا ہے, پیچیدہ عملوں کی تدبیر بھی کرتا ہے اور اسی طریقے سے عمل کے اوپر اکساتا بھی ہے. میڈیکل سائنس کو اس سے پہلے اس بات کا علم نہیں تھا, ریسرچ کرنے کے بعد یہ حقیقت سامنے آئی کہ عین پیشانی کے پیچھے یہ قوت موجود ہے جس کو ہم فور برین کے نام سے جانتے ہیں. ایک واقعہ قرآن حکیم میں نبی کریم صلی اللہ علیہ وسلم کے تعلق سے بہت مشہور ہے, بیان کیا گیا ہے, وہ واقعہ ہے معراج کا واقعہ. نبی کریم صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ نے آسمان پر بلایا. اس سفر کے اندر دو سفر ہیں. پہلا سفر اسرا کہلاتا ہے جو مکہ سے بیت المقدس تک ہوا. اس کے بعد بیت المقدس سے آسمانوں تک کا سفر معراج کہلاتا ہے. اللہ تعالیٰ نے اتنا طویل سفر رات کے ایک مختصر سے حصے میں کروا دیا. اور احادیث شریفہ میں ایک سواری کا تذکرہ کیا گیا ہے جس کا نام براق ہے. یہ سواری آپ کو بلانے کے لیے بھیجی گئی تھی. آپ اس سواری کے اوپر بیٹھ کر کے لمحوں میں بیت المقدس آئے اور پھر لمحوں میں آپ نے فضا کو پار کیا. فضاؤں کو پار کرنے کے بعد پہلے آسمان پر گئے, پھر دوسرے آسمان پر گئے, پھر تیسرے آسمان پر گئے, یہاں تک کہ ساتویں آسمان پر آپ آگے سدرۃ المنتہا تک گئے. اللہ تبارک و تعالی نے اتنی بلندی پر آپ کو بلایا اور آپ اتنی بلندی پر پہنچے کہ آج تک اتنی بلندی کے اوپر کوئی انسان نہیں جا سکا اور قیامت تک اتنی بلندی پر کوئی انسان نہیں پہنچ سکے گا. اس واقعے کے اندر قابل غور بات ایک یہ ہے کہ چاند پر پہنچنے کے لیے جو شٹل ہوتا ہے, چاند پر پہنچنے کے لیے جو اسپیس کرافٹ ہوتا ہے, اس کی اسپیڈ بہت تیز ہوتی ہے. ابھی سنیتا ولیمز کے بارے میں ہم یہ جانتے ہیں کہ جب یہ اسپیس میں گئی, اسپیس سے جب وہ واپس ہوئی تو آدھے گھنٹے کے اندر وہ اسپیس سے زمین پر آ گئی. اندازہ لگائیے کہ جس اسپیس کرافٹ سے وہ گئی تھی واپس, جب وہ اسپیس سے زمین پر آدھے گھنٹے کے اندر آ گئی, اس اسپیس کرافٹ کی اسپیڈ کا یہ عالم تھا. تو بتائیے کہ وہ سواری کتنی اسپیڈ والی اور کتنی تیز رفتار ہوگی کہ معمولی حصے میں رات کے وہ سواری نبی کریم صلی اللہ علیہ وسلم کو بیت المقدس تک لے گئی, پھر بیت المقدس سے فضا میں لے گئی, فضاؤں کو لمحوں میں پار کرنے کے بعد پہلے آسمان پر لے گئی, پھر دوسرے آسمان پر, پھر تیسرے آسمان پر, ساتویں آسمان تک سدرۃ المنتہا تک لے گئی. بتائیے اس سواری کی اسپیڈ کا کیا عالم ہوگا. اگر میتھمیٹکس کے پیمانوں سے اس کو ناپا جائے تو میتھمیٹکس کے پیمانے تھک تھک جائیں گے اور اس کی اسپیڈ کا اندازہ نہیں لگا سکتے. اللہ تبارک و تعالی نے اس سفر کا تذکرہ یوں فرمایا سورہ بنی اسرائیل میں, سبحان الذی اسرا بعبده لیلا من المسجد الحرام الى المسجد الاقصی. پاک ہے وہ ذات جو اپنے بندے کو رات کے ایک حصے میں بیت الحرام سے بیت المقدس تک لے گئی. یہ اسرا ہے, یہ پہلا سفر ہے جو زمین سے زمین تک ہے. اور اس کے بعد دوسرا سفر بیت المقدس سے آسمانوں تک ہے, وہ سفر معراج کہلاتا ہے. اللہ تبارک و تعالیٰ نے سورہ نجم میں اس کا تذکرہ فرمایا. اللہ فرماتا ہے, والنجم اذا ہوا ما ضل صاحبكم وما غوى وما ينطق عن الهوى ان هو الا وحی یوحى علمه شدید القوى ذو مرة فاستوى وهو بالافق الاعلى ثم دنا فتدلى فكان قاب قوسين او ادنى فاوحى الى عبده ما اوحى ما زاغ البصر وما طغى لقد رأى من آیات ربه الكبرى. اللہ تبارک و تعالیٰ نے ان آیات کے اندر معراج کا تذکرہ فرمایا ہے. ثابت یہ ہوا کہ یہ کتاب قرآن حکیم بہت ہی باعظمت کتاب ہے. اور یہ بھی ثابت ہوا کہ دنیا کے تمام علوم کی بنیاد اس کتاب عزیز کے اندر موجود ہے. اور کیوں نہ ہو کہ اللہ تبارک و تعالی نے اس پوری کائنات کو بنایا ہے. اور غور فرمائیے, جب کوئی اپنا پروڈکٹ بناتا ہے تو پروڈکٹ کے ساتھ ساتھ ایک بک بھی دیتا ہے کہ اس چیز کو کیسے بنایا گیا ہے. یہ پروڈکٹ جو ہم نے تیار کیا ہے اس کا ایکسپائری ڈیٹ کیا ہے, کب بنا ہے یہ, کب تک چلے گا یہ, اس میں کون کون سے پارٹس لگے ہوئے ہیں. ظاہر ہے کہ کہ یہ پوری کائنات اللہ تبارک و تعالیٰ کا پروڈکشن ہے اور اس پروڈکشن کو سمجھنے کے لیے کسی تھیسس کی ضرورت تھی, کسی کتاب کی ضرورت تھی. لہذا اللہ تبارک و تعالیٰ نے اس کائنات کو سمجھنے کے لیے اپنی کتاب عزیز نازل فرمائی جس کو قرآن کہتے ہیں. یہ در حقیقت کائنات کی تھیسس ہے. جو آدمی کائنات کو سمجھنا چاہے وہ اس کتاب کے اوپر غور کرے. جو آدمی اس کتاب سے الگ ہو کر کے, اس کتاب کو چھوڑ کر کے کائنات پر غور کرے گا, وہ چاند پر تو پہنچ جائے گا, چاند پر تو کمندے ڈال دے گا, لیکن اسے کہیں اس کائنات کے بنانے والے کا پتہ نہیں چلے گا. اللہ اکبر. افسوسناک بات تو یہ ہے کہ جس امت کو یہ عظیم کتاب دی گئی تھی اس امت نے اس کتاب کو اپنے پسے پٹ ڈال دیا. اس کتاب سے جو کام لینا تھا وہ کام نہ لے کر کے اس کو مردوں کے اوپر پڑھنے لگے, مردوں کو ایصال ثواب کے لیے استعمال کرنے لگے. کوئی مرنے لگے تو اس کے اوپر سورہ یاسین کی تلاوت کرنے لگے. اس امت نے اس کتاب کے ساتھ بہت برا سلوک کیا ہے. اس کے اوپر جتنا افسوس کیا جائے, اس المیہ کے اوپر جتنا ماتم کیا جائے کم ہے. اور دوسری حیرت انگیز بات تو یہ ہے کہ اس کتاب کے اسرار کو جن لوگوں نے سمجھا, کائنات کے اسرار کو جن لوگوں نے سمجھا, وہ اس کتاب سے دور رہے. جو لوگ اس کتاب سے جڑے رہے انہوں نے اس کے اسرار پر غور کرنا چھوڑ دیا, اور جن لوگوں نے کائنات کے اوپر غور کرنا شروع کر دیا, کائنات کے اسرار کو پانے کی کوشش میں لگ گئے, انہوں نے اس کتاب کو چھوڑ دیا. در حقیقت دونوں اس کتاب کو چھوڑ دینے کے مرتکب ہوئے ہیں. ایک نے قرآن کا حامل ہونے کے باوجود اس کتاب کو اپنے پسے پٹ ڈال دیا, تھیسس کو اپنے پیچھے ڈال دیا, اور ایک نے تھیسس کو نظر انداز کر کے پروڈکشن کے اوپر غور کرنا شروع کر دیا اس کتاب سے بے نیاز ہو کر کے. نتیجہ یہ ہوا کہ دونوں بھٹک گئے, دونوں گمراہ ہو گئے. انہوں نے کتاب کو اپنے پسے پٹ ڈالا, جو اس کتاب کے حامل تھے ان کو اس کتاب سے کوئی فائدہ نہیں ہوا. ان کی مثال گدھے جیسی ہوگی جس کے اوپر کتابیں لدی ہوئی ہوں. اللہ تبارک و تعالیٰ نے سورہ جمعہ کے اندر فرمایا, مثل الذین حملوا التوراۃ ثم لم يحملوها كمثل الحمار يحمل اسفارا. ان لوگوں کی مثال جنہیں تورات کا حامل بنایا گیا تھا, بس انہوں نے اس کتاب کو لیا اور اپنے پشت کے پیچھے ڈال لیا. ان کی مثال گدھے کسی ہو گئی جس کے اوپر چیزیں لدی ہوئی ہو. گدھے کو یہ علم نہیں کہ میرے اوپر کون سی قیمتی چیز لدی ہوئی ہے. تو جو لوگ اس کتاب کے حامل بنائے گئے تو ان کی مثال تو گدھوں جیسی ہو گئی کہ انہوں نے اس کتاب کو اپنی پیٹھ کے اوپر لاد لیا. اس کے اندر کیا لکھا ہوا ہے, اسرار کیا ہے, علوم کیا ہے, ان کے اوپر انہوں نے توجہ نہیں دی. اور جن لوگوں کو یہ کتاب نہیں ملی انہوں نے اس تھیسس کو چھوڑ دیا, اس پروڈکشن کے اوپر غور کرنے لگے, انہیں بھی زلالت کے سوا, گمرہی کے سوا کچھ ہاتھ نہیں آیا. ان میں سے بعضوں کے منہ سے یہ بات بھی نکلی کہ ہم نے تو فضاؤں کو دیکھ لیا, ہم نے تو چاند پر کمندے ڈال دی, لیکن ہمیں اللہ کہیں نظر نہیں آیا. اللہ کیسے نظر آئے گا؟ خالی پروڈکشن دیکھ رہے ہو نا, تھیسس دیکھنا ضروری ہے. تھیسس جب تک نہیں دیکھو گے پتہ کیسے چلے گا کہ کس نے اس کائنات کو بنایا ہے, اس کائنات کا ایکسپائری ڈیٹ کیا ہے, اس کائنات کی ابتدا کیا ہے. صرف پروڈکشن پر غور کرنے میں رہ گئے اور علامہ اقبال کے اس شعر کا مصداق بن کے رہ گئے کہ بڑا عجیب و غریب شعر ہے علامہ اقبال کا. جس نے سورج کی شعاعوں کو گرفتار کیا, جس نے سورج کی شعاعوں کو گرفتار کیا, زندگی کی شب تاریک سہر کر نہ سکا, اور ڈھونڈنے والا ستاروں کی گزرگاہوں کا اپنے افکار کی دنیا میں سفر کر نہ سکا. اللہ تبارک و تعالی ان دونوں قوموں کو ہدایت نصیب فرمائے. وآخر دعوانا ان الحمدللہ رب العالمین. جزاک اللہ خیر و احسن الجزاء کہ قرآن اور سائنسی اکتشافات پر ایک بہت ہی جامع خطاب ہم سن رہے تھے. انشاءاللہ کل کا خطاب بعد نماز تراوی حافظ شیخ جلال الدین صاحب حفظہ اللہ کا جو ہوگا وہ بھی وقت کے اہم موضوع پر ہوگا, اور وہ ہے رؤیت ہلال ایک تحقیقی جائزہ. تمام حضرات سے گزارش ہے کہ زیادہ سے زیادہ لوگوں کو اس کی اطلاع کریں اور جو ہے زیادہ سے زیادہ تعداد میں شریک ہو کر استفادہ کریں. السلام علیکم.